हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइली राज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको यो व्यवसाय लिएर हामी हरेक दिन साँझ 7 बजे पछाडि तपाईँहरूको माझमा उपस्थित हुने गर्छौँ। मिठा मिठा लोकदोहोरी भाकाहरूलाई तपाईँको माझमा राख्ने गर्छौँ र यो साँझको बेला एक किसिम भए पनि तपाईँसँग रमाइलो कुराकानी गर्नको लागि हामी उपस्थित हुने गर्छौँ र आज पनि जुटिसकेका छौँ। तपाईँ पनि आउन चाहनुहुन्छ यो साँझको बेला एकैछिन भए पनि हामीसँगै रम्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0556563332। यो बाटो हामीले तपाईँको लागि खुल्ला गरिसकेका छौँ र फोन नलाग्ने साथीहरूको लागि अर्को एउटा विकल्प पनि आज लिएर आएका छौँ। अर्पण शुभ साँझमा आज तपाईँले फेसबुकबाट पनि सहभागिता जनाउन सक्नुहुनेछ र अर्पण शुभ साँझमा आफ्नो आफन्तजन र साथीहरूलाई तपाईँ सम्झिन चाहनुहुन्छ भनेदेखि हाम्रो पेजको वालमा आफ्नो नाम, ठेगाना र 4 जना आफन्तको नाम लेखेर पोस्ट गर्नुहोला। facebook.com/subhasanjs तपाईँले सर्च गर्नुहोस्, पक्कै पनि हामीलाई भेट्नुहुनेछ, अर्पण शुभ साँझको पेजलाई भेट्नुहुनेछ र तपाईँले वालमा कम्तीमा 4 जनाको नाम लेखेर पोस्ट गर्नुहोला र फोन सम्पर्कमा आउन चाहनुहुन्छ भनेदेखि 0556563332 र 0556563333 बाटो तपाईँको लागि खुल्लै छ र यति बेला कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो दिदी, हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट दिपेन्द्र तामाङ। हजुर, अनि के छ दिपेन्द्रजी हालखबर? सब ठिक छ दिदी, सबै ठिक छ। हजुर, खाना खानु भयो त? खाना एकछिन पछि हुन्छ दिदी। एकछिन पछि के गर्नु भयो नि आज दिनभरि दिपेन्द्रजीले? त्यतिकै बसिरह दिदी, काम छैन, त्यतिकै बस्नु भयो। हजुर ल ठिक छ, अब बस्ने भाका मार्फत तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ? सर्वप्रथम हजुरको लागि धन्यवाद, अनि प्राविधिक दादालाई, अनि मेरो घर परिवारलाई, अनि मेरो अङ्कलहरू इमान सिंह घलान, अनि प्रमोद घलान, अनि नारायण सिंह घलान, अनि मेरो आन्टीहरू अस्मिता घलान, अनि सुशीला घलान, अनि लक्ष्मी माया घलान, अनि मेरो साथीहरू तिलक तामाङ, अनि प्रवीण तामाङ, अनि कुमार तामाङ, अनि प्रेम स्याङ्ब, अनि मलाई दिपेन्द्र भन्ने चिन्ने नचिन्ने सम्पूर्णको लागि। हुन्छ दिपेन्द्रजी, अहिले पनि छुट है। नमस्ते। नमस्कार, दिपेन्द्रजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको यो व्यवसाय हो, विशेष गरी यो साँझको बेला एकैछिन भए पनि तपाईँसँग रमाइलो कुराकानी गर्नको लागि हामी उपस्थित हुने गर्छौँ र फोन धेरैजना साथीहरूको लाग्दैन, फोन लाग्दैन भनेर अलिकति गुनासो पनि गर्नुहुन्छ। तपाईँहरूको लागि हामीले फेसबुकबाट पनि सहभागी बनाउने कोसिस गरेका छौँ, तपाईँहरूलाई सहभागी गराउने कोसिस गरेका छौँ, जसको लागि तपाईँले अर्पण शुभ साँझको पेजलाई लाइक गर्नुहोला facebook.com/subhasanjs तपाईँले सर्च गर्नुहोस् र तपाईँले हाम्रो अर्पण शुभ साँझको वालमा कम्तीमा 4 जना आफन्तहरूको नाम लेख्नुहोस् अनि पोस्ट गर्नुहोला, पक्कै पनि अर्पण शुभ साँझको व्यवसायमा म तपाईँलाई स्थान दिनेछु। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ फोन सम्पर्कमा, म उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, कोही साथी हुनुहुन्छ लाइनमा? इसारा मिलिराखेको छ तर उहाँसँग कुराकानी हुन सकिराखेको छैन। हेलो, हेलो, नमस्कार, हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकदेखि सुकलाल लामा। अनि के गर्नुहुन्छ सुकलालजी? आज अर्पण शुभ साँझमा पहिलो पटक भेट भयो कि जस्तो लाग्यो, बल्ल बल्ल आज लाग्यो धेरै समय पछाडि। ल ठिक छ, अनि खाना खानु भयो कि खानु भएको छैन नि? भइसक्यो, यति बेला कार्यक्रम सुनिराख्नु भएको छ। ल ठिक छ, अनि अब बस्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ तपाईँ? धन्यवाद, हजुर समेत भाइलाई, भाउजूलाई, अनि शेरबहादुर भाइलाई, कुमारलाई, अशोकलाई, अनि प्रवीणलाई, प्रेम लामालाई राखेको छु। हुन्छ, अहिले पनि सुट है, नमस्कार। शुक्लाजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायमा तपाईँ फोन गर्दै गर्नुहोस्। तपाईँको फोन लागेन भने तपाईँले हाम्रो अर्पण शुभ साँझको पेजमा लाइक गर्नुहोला, www.facebook.com/subhasangs। तपाईँले यसमा चाहिँ आफ्नो कम्तीमा चारजना आफन्तहरूको नाम लेखेर पोस्ट गर्नुहोस्। पक्कै पनि म तपाईँको सम्झना तपाईँको घरसम्म पुर्याउने नै छु। बुढा बाले काम गर्दैनन्, बुढी आमा आइया, घर धान्न सक्छौ सक्दिनौ भन भन मैया। हो बुढा बाले काम गर्दैनन्, बुढी आमा आइया, घर धान्न सक्छौ सक्दिनौ भन भन मैया। मै जन्मेको तिम्रैलाई, बाबा आमा एक्लै छन्, बस्दिनमा घरे ज्वाइँ बरु छन् कि छैनन् हो, कान्छे तिम्रो दाइर भाइ। बाबा आमा एक्लै छन्, बस्दिनमा घरे ज्वाइँ बरु छन् कि छैनन् हो, कान्छे तिम्रो दाइर भाइ। बरु छन् कि छैनन् हो, कान्छे तिम्रो दाइर भाइ। माछा मासु दुधै खाउला, खाउला तरै पानी, मलाई त पाउँछौ पाउँछौ पाउला घरै पानी। ओ माछा मासु दुधै खाउला, खाउला तरै पानी, मलाई त पाउँछौ पाउँछौ पाउला घरै पानी। मै जन्मेको तिम्रैलाई, मेरो कोही दाइर भाइ। निकै नै रमाइलो खालको भाका तपाईँले सुनिसक्नु भएको छ, अर्पण शुभ साँझको व्यवसाय सुनिराख्नु भएको छ। तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस्। 056-563-332 यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार, हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कराकबाट प्रमोद तामाङ। हजुर, अनि के छ प्रमोदजी हाल खबर? हाल खबर यस्तै, कामतिर यस्तै हो, अहिलेसम्म राम्रै छ होइन? हजुर हजुर, ल ठिक छ, सधैँ राम्रो होस्, हामीलाई यस्तै गरी माया गरिराख्नुहोस् है। हुन्छ दिदी, हुन्छ। अनि अब बस्ने भाका मार्फत चाहिँ तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ? सर्वप्रथम हजुरलाई धन्यवाद, कन्ट्रोल रुम हुने दादालाई, अनि मेरो परिवारलाई, अनि दिपेन्द्र तामाङ, अनि कुमार तामाङ, अनि तिलक तामाङ, अनि दिदी भेनाज्यू धनलाल, अनि हरिमाया, अनि प्रमोद तामाङ भनेर चिन्ने सबैको लागि, र शान्तिमाया चेपाङ, अनि एफएम सुनिरहनु भएको सबै साथीहरूको लागि दिदी। हुन्छ, अहिले पनि सुनौ है। हुन्छ दिदी, नमस्कार। अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ र तपाईँसँग रमाइलो कुराकानी पनि गरिराखेका छौँ। यति बेला हाम्रो फेसबुक पेजमा एकजना साथीले पोस्ट गर्नुभएको छ, म रबिना कठारबाट भन्नुभएको छ, विशेष गरी अब बज्ने भाका मेरो घर परिवार भाइ बहिनी र विशेष गरी हजुरलाई अनि प्राविधिक मित्रलाई सुनाउन चाहन्छु भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ रविनालाई। र यस्तै गरी अर्को साथी पनि हुनुहुन्छ, कुरागबाट दिनेश हुनुहुन्छ र उहाँले साथीहरू सन्तोष, सबिन, रुद्र, घर परिवार अनि हजुरहरू दुवैजनालाई भन्नुभएको छ, धन्यवाद छ। त्यस्तै गरी यति बेला फोन सम्पर्कमा अर्को साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, हजुर नमस्कार। नमस्कार दिदी, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर? म कुरागबाट सिंह बोल्दैछु। कुरागबाट शिव सिंहबहादुर, हजुर। अनि के छ सिंहबहादुर जीको हाल खबर? ठिकै छ, खाना मैले खाएको छैन, तपाईँले खानुभयो? ल बिस्तारै बिस्तारै खानुहोस्, कार्यक्रम अवधिभर चाहिँ कार्यक्रम सुनेर बस्नुहोस् है। के हो त दिदी, फोन गरेर लाग्दै लाग्दैन, फोन लाग्दैन, फर्स्ट एक वर्ष फर्स्ट आज लाग्दैन, अब चाहिँ पक्कै पनि लागिरहेको छ है, होला लाग्छ होला। अनि फेसबुक चलाउनुहुन्छ कि चलाउनुहुन्न तपाईँ? चलाउनुहुन्न, फोन नलाग्यो भने फेसबुक पेजबाट पनि हामीले चाहिँ तपाईँहरूलाई समेट्दैछौँ, त्यही भएर कि ल ठिकै छ, फेरि पनि प्रयास गर्नुहोस्, भोलिका दिनहरूमा पनि पक्कै फोन लागिहाल्छ नि है। अनि अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिन चाहनुहुन्छ? सर्वप्रथम हजुरलाई धन्यवाद। मेरो आमा बुवा हुनुहुन्छ घर है, अनि मनारी हुनुहुन्छ, मनारीमा हुनुहुन्छ मेरो मामा माइज्यू, अनि मम्मीसँग मामा हुनुहुन्छ, अनि मामालाई हुन्छ अहिले भने छु है। हस्तो नमस्कार, नमस्कार सिंह जे हुनुहुन्थ्यो यति बेला कुराकबाट आउनु भएको थियो, र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस्, 0055 63 332 यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? धादिङबाट सानो पौडेल, ए बागलुङबाट। अनि धेरै समयपछि भेट भयो है सानुजीसँग, सुनिराख्नु भएको छ? अनि यतिका समयसम्म कता हराउनु भएको थियो, के गर्नु भयो सुनाउनुहोस् न? बसी बसाइयो, ल ठिक छ, धेरै समय पछाडि भए पनि आउनु भयो, एकदम खुसी लाग्यो, माया चाहिँ नमान्नु होला है, जे होस् धेरै माया गर्नुहुन्छ नि हाम्रो सानुजीले है, ल ठिक छ, हामीले पनि बुझेका छौँ धेरै माया गर्नुहुन्छ, तपाईँहरूको मायालाई मनमै राखिरहेको छौँ है। अनि अब बज्ने भाका मार्फत चाहिँ कसको साथ सम्झिन चाहनुहुन्छ? धन्यवाद, हुन्छ सानुजी, अहिले पनि छु है, नमस्कार। सानुजी आउनु भएको थियो यति बेला बागलुङबाट, र अर्पण शुभ साँझको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भने फोन गर्नुहोस्, तपाईँको फोन लागेन भने हाम्रो फेसबुक पेजलाई लाइक गर्नुहोस्, अनि हाम्रो वालमा तपाईँले आफ्नो नाम, ठेगाना र चारजना आफन्तको नाम लेखेर पोस्ट गर्नुहोला। www.facebook.com/subhasanjh यो जानकारी तपाईँको लागि। र यति बेला एउटा निकै नै रमाइलो खालको भाका तपाईँको लागि राख्छु, यो भाका सुन्दा तपाईँलाई पनि नाचौँ नाचौँ लाग्न सक्छ। अर्पण शुभ साँझको व्यवसायमा मन्जु पौडेलको यो आवाज। टिमिचिन ध्यानै किनेर मैले खालको भाका तपाईँले सुनि सक्नुभएको छ र पनि शुभ साँझको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला। यति बेला भने हाम्रो फेसबुक पेजमा सम्झना राख्नुहुने साथीलाई म जोड्न चाहन्छु। मनमाया चेपाङ हुनुहुन्छ कुराकबाट र उहाँले विशेष गरी अब बज्ने भाका मार्फत हजुरलाई त्यस्तै गरी मेरो बा आमा साथीहरू हुनुहुन्छ र उहाँहरूलाई अनि विशेष गरी चाहिँ प्राविधिक मित्र विष्णुलाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ मनमायाजीलाई। र यति बेला भने फोन सम्पर्कमा कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु। हेलो हेलो नमस्कार प्रतीक्षा दिदी। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म यता अहिले डुम्रे बजारबाट पोखरा तलुङबाट। यहाँको शुभ नाम? हाम्रो पनि एकदम ठिक ठाक छ। कता हराउनु भएको छ हाम्रो रिमलालजी हिजो आज? हजुर म आज भोलि यता पोखरा 4 बजे छु अनि घर त हाम्रो मुकानपुरै हो। पोखरा पुगेपछि चाहिँ हराउनु भयो है? हजुर हजुर ल ठिक छ। अर्पण शुभ साँझलाई चाहिँ माया नमार्नुहोस्, कहिले काहीँ सम्झिँदै गर्नुहोस् है। हजुर हुन्छ, फोन गरेको दिदी पर्खाने लाग्दैन हो है? ठिकै छ, केही छैन, लागिहाल्छ नि, प्रयास गरिराख्नुहोस् है। अनि खाना खानु भयो त? अनि अब बज्ने भाका मार्फत चाहिँ कसो सम्झिनुहुन्छ? हजुर विष्णुजी हुनुहुन्छ? विष्णु राजा र अनि त्यो के भन्छ अरू दादाहरूको नाम पनि बिर्सु के त्यसपछि अनि त्यो हजुरलाई सर्वप्रथममा अनि त्यसपछि घर परिवार आमा बुवा मम्मी र बहिनी बिनामा छुताङ र अनि विकास तामाङ र गम्बहादुर घलान लेखनाथ सर र यता श्री हाम्रो कोसी पनि हुन्छ आसन पुत्र र फुपु हुनुहुन्छ अनि फुपूको दिन लागि र त्यसपछि मलाई रिमला सिकाउँ भनेर चिन्न दिने सम्पूर्ण साथीहरूलाई। हुन्छ रिमलालजी, अहिले भने छिटो आउँदै गर्नुहोस् है। हुन्छ नमस्कार। अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ। फोन गर्नुहोला 0056 5332 यो बाटो तपाईँको लागि खुल्लै छ। तपाईँको फोन लागेन भने हाम्रो शुभ साँझको फेसबुक पेजमा पनि तपाईँले आफ्नो आफन्तहरूको नाम लेखेर पोस्ट गर्न सक्नुहुन्छ। पक्कै पनि तपाईँको सम्झनालाई पनि म त्यहाँबाट जोड्ने नै छु। र यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो हजुर नमस्कार। नमस्ते दिदी। बिर्सेको छैन मैले, सम्झिसके भर्खर रिमलालजी आउनु भएको थियो, अहिले फेरि रेश कुमारजी आउनु भयो है। हजुर हजुर। अनि के छ ऋषि हाल खबर तपाईँको नयाँ नौलो? एकदम ठिक छ दिदी। अनि तपाईँको के छ नि? मेरो पनि एकदम ठिक छ। गर्मी कतिको छ? दिदी गर्मी त भन्नै पर्दैन, एकदम गर्मी भइरहेछ, पानी पर्न सके आएन। हिजो अलिअलि बादलको आथ्यो, मकनपुरतिर चाहिँ पर्यो भन्थ्यो, अब संसारमा चाहिँ सुनियो, अब परेको चाहिँ देखेन दिदी, देख्न नि पाइएन, अनुभव गर्न नि पाइएन है। त्यही त, त्यही रेडियो अर्पणमा संसारमा सुनियो अनि त्यही त चाहिँ पर्यो, हाम्रो चाहिँ पर्दिएन, भगवान्ले पनि के गर्यो यसपालि जस्तो लागिरहेको छ दिदी। अनि पक्कै पनि पर्छ, पानी पानी परोस् मजाले, सबैजनाको धोको पुर्याइदियोस् एकचोटि यो गर्मीमा होइन। हजुर, अहिले पानी पर्यो भने सबै रमाउँछ कि, अहिले कस्तो दुःख भइरहेको छ दिदी एकदम। अनि पानी कति गर्मी पर्या छ दिदी? गर्मी एकदम बढी छ, किन नहुनु, गर्मी त्यहाँ पनि उस्तै हो, यहाँ पनि उस्तै हो है। हजुर हजुर, अहिले पनि एकदम गर्मी नै छ, अब पानी टन्न पिउनुहोस् है, अनि रेडियो अर्पणलाई माया गर्नुहोस् है। एकदम हो दिदी, रेडियो अर्पण त मेरो त जहिले पनि डेली कानमै एयरफोन राखेर भन्ने सुनिरहन्छु। धेरै धेरै धन्यवाद छ। अनि अब बज्ने भाका मार्फत चाहिँ कसो सम्झिनुहुन्छ? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि राज दादालाई, अनि विष्णु दादालाई, अनि रिजन दादालाई, अनि राम आचार्य दादालाई, अनि हाम्रो मकनपुरबाट आउनुभएको जितबहादुर चेपाङ, अनि सुखबहादुर चेपाङ, कर्णबहादुर चेपाङ, अनि बमबहादुर चेपाङ, बेलबहादुर चेपाङ, उदयबहादुर चेपाङ, पदमपुरबाट आउनुभएको स्वर्व अधिकारीजी, अनि जितेन्द्र बरा दादा, अनि उता के अरे घमण्ड दादा, अनि अन्तिममा मलाई रेश कुमार चेपाङ भनेर चिन्ने नचिने सम्पूर्ण साथीहरूलाई अनि अर्पण एफएम हो सम्झन चाहन्छु दिदी। हुन्छ, अहिले पनि छिटो है। हुन्छ नमस्कार। आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायको हामी अन्तमा आइसकेका छौँ र अब भने कार्यक्रमबाट पनि सुटिनुपर्छ। यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बस्दिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले सुनिदिनु भयो, तपाईँलाई पनि धन्यवाद छ। र यतिन्जेलसम्म फोन गर्नुहुने तपाईँप्रति निकै नै आभारी छु। आज कार्यक्रममा आउनु भएको थियो दिपेन्द्र सुखलाल, त्यस्तै गरी प्रमोद हुनुहुन्थ्यो, सिंहलालजी हुनुहुन्थ्यो, सानो हुनुहुन्थ्यो, रिमलाल, रेश कुमार, तपाईँ सम्पूर्णलाई धन्यवाद छ। हाम्रो फेसबुक पेजमा आएर तपाईँले सहभागिता जनाउनु भयो, तपाईँहरूलाई पनि धन्यवाद छ। र यतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको आजको व्यवसायबाट म प्रतीक्षा पनि सुटिन्छु। हवस् त, नमस्कार। पिपल गेडी किन्थी, नाखै भरि सिगार हुन्थ्यो, नाङ्गै बुङ्गाइन्थी, कहिल्यै शरीर छेकिन सधैँ नाङ्गाइन्थी, कटुलाको देखिन कहिल्यै शरीर छेकिन सधैँ नाङ्गाइन्थी, कटुलाको देखिन कहिल्यै शरीर छेकिन गाउँ।